ሜሉ ከታ ምች FM 97.9 मैं एक यात्रा हूँ जो हिड़दा हिड़दै सकिन्छ। मैं एक दीप सिखा हूँ जो बल्दा बल्दै सकिन्छ। मैं एक बेथा हूँ जो उपचार गर्दा गर्दै सकिन्छ। र मैं एक कथा हूँ जो तिमीलाई सुनाउँदा सुनाउँदै सकिन्छ। नमस्ते, स्वागत तथा अभिवादन गर्छु म कार्यक्रम मेरो कथामा तपाईँकै डियर कल्याण। यतिखेर संसारभर बसेर मलाई सुनिरहनुभएका अनलाइन मार्फत मेरा आदरणीय तपाईँहरूलाई म स्वागत गर्छु। त्यसै गरी काठमाडौँ उपत्यका बाहिर बसेर सुनिरहनुभएका तपाईँहरूलाई पनि म अभिवादन गर्छु। धेरै माया गर्नुहुन्छ मलाई, धेरै स्नेह दिनुहुन्छ मलाई, खुसी लाग्छ। सायद त्यसैले होला म स्टुडियोमा आउने गर्छु प्रत्येक हप्ता। यसरी मलाई यहाँसम्म ल्याइपुर्याउनु तपाईँको माया, तपाईँको सद्भाव र तपाईँको स्नेह हो। र त्यसैले म तपाईँहरूप्रति आभार प्रकट गर्छु। र आज पनि आएको छु तपाईँलाई सम्झेर, तिमीलाई सम्झेर, हजुरलाई सम्झेर, सबैलाई सम्झेको छु म। मेरो सम्झना तपाईँको हृदयमा रहिरहोस् म यही चाहन्छु। र फेसबुक मार्फत मलाई भेट्न चाहनुहुन्छ भने तपाईँ फेसबुकको सर्च बक्समा गएर KLYN कल्याण GAUTM टाइप गर्नुहोस् र त्यहाँ मार्फत त्यसबाट पनि मलाई भेट्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ इमेल मार्फत मलाई भेट्न चाहनुहुन्छ भने DERKLYN DEAR KALYAN.MEROKTHA@gmail.com मार्फत पनि तपाईँ मलाई भेट्न सक्नुहुन्छ। र तपाईँहरूलाई जानकारी गराइहालौँ, कार्यक्रम मेरो कथा बुधबार राति 10 बजेदेखि 11 बजेसम्म आउने ठाउँमा, अब शनिबार 11 बजेदेखि 12 बजे आउने गर्छ। अनि तपाईँ यदि कतै यो कार्यक्रम छुटाउनु भयो भने शुक्रबार अनलाइन मार्फत mhchannels.com मार्फत शुक्रबार दिनभर तपाईँ जहाँ बसे पनि, संसारको जुन कुनै कुनामा रहे पनि मलाई सुन्न सक्नुहुन्छ। र मलाई विश्वास छ तपाईँले यो कार्यक्रम यदि छुटाउनु भयो भने तपाईँ अवश्य सुन्न सक्नुहुन्छ। यदि काममा व्यस्त छ भने काम गर्नुहोस्, सबभन्दा ठुलो कुरा काम हो। कामलाई कहिले पनि सानो नभन्नुहोस्। तपाईँ सानो काम गरे पनि, ठुलो काम गरे पनि हरेक काममा ईश्वरको रूप हुन्छ। त्यसैले कामलाई महत्त्व दिनुहोस्, काम छोडेर नबस्नुहोस्। तर यदि फुर्सदमा हुनुहुन्छ भने आउनुहोस्। अबको 2 घन्टा म तपाईँसँग हुन्छु, तपाईँलाई सुनाउँछु जीवनको वास्तविक जीवन घटना, जीवनका वास्तविक कुराहरू पनि म सुनाउने गर्छु। र कार्यक्रम मेरो कथा सत्य घटनामा आधारित कार्यक्रम हो। त्यसैले कार्यक्रममा आफ्ना जीवनका घटनाहरू पठाउँदा कृपया आफूसँग भएका प्रमाणहरू पठाइदिनु होला। र कार्यक्रमलाई धेरै, तपाईँका आफ्ना जीवन घटनालाई धेरै लामो गरेर लेखिरहनु पर्दैन। त्यसमाथि मैले धेरै ठुलो वर्क्स गर्नुपर्छ, काम गर्नुपर्छ। तपाईँले पठाउनु भएको कथालाई मैले, तपाईँले पठाउनु भएको आफ्नो वास्तविक जीवन घटनालाई मैले फेरि रिराइट गर्ने गर्छु। यो कुरा पनि जानकारी गराउन चाहन्छु। र त्यसै गरी तपाईँ पत्र पठाउन चाहनुहुन्छ भने एफएम स्टेसनको ठेगानामा पनि मलाई पत्राचार गर्न सक्नुहुन्छ। यी त रहे मलाई भेट्ने माध्यमहरू। कृपया ज जसले मेरो टेलिफोन नम्बर अथवा मोबाइल नम्बर थाहा पाउनु भएको छ, कृपया म अत्यन्तै व्यस्त हुँदा तपाईँहरू त्यसमा भन्दा यी सम्पर्क सूत्रहरूबाट मलाई सम्पर्क गर्नुभयो भने म छिटो तपाईँसँग उपलब्ध हुने कुरा पनि जानकारी गराउन चाहन्छु। र त्यसै गरी आज मैले समृद्धिजीले पठाउनु भएको उहाँको वास्तविक जीवन घटना तपाईँहरू समक्ष प्रसारण गर्दैछु। समृद्धिजीले धेरै पहिले पठाउनु भएको थियो यो घटना, तर विशेष कारणले गर्दा मैले अलिकति ढिला मात्रै प्रसारण गरेँ। त्यसको लागि उहाँप्रति अलिकति ढिला भएकोमा उहाँले स्वीकार्नुहुनेछ भन्दै म कार्यक्रम सुरु गर्ने अनुमति माग्छु यो गीतबाट। लहरे माता सोटिना छुट्टी मा आतो कुरा खोल्छु सोटिना दिल भित्र छुपाको तिम्रै माया लाग्छ सोटिना ए सोटिना सोटिना सोटिना जौला रेले मा सरर गोर्खा पल्टना जौला रेले मा सरर गोर्खा पल्टना जौला रेले मा सरर जिसके रंचा सोटी जू बीहे चाई गर देना मत पर घुरेको जाता गर्दैन घाता हृदय चोखो छ ओ परदेशको जागिर नेपाली माया लैजाने धोको छ चैत्र महिनाको बेलुकी चल्ने मादक हावामा बितेका पालहरू अझै पनि आँखामा छन् मेरा आँखामा छन् मेरा निधरीका लाखौं झझल्कोहरू जहाँबाट उठेर जिन्दगी बिसाउने ठाउँ कतै भेट्दिन म दुःखमा सुखमा पीडामा मादकतामा एकान्तमा पल पल सम्झिरहने खजाना जस्ता मेरा जिन्दगीका अतीतहरू मैले छातीभरि राखेर बसेकी छु कहिलेकाहीँ त सोच्छु यो जिन्दगीको यात्रामा हिँड्दै जाने गोरेटोहरूमा मोडहरूमा भेटिनेहरू कति नजिक बनेर आउँछन् र तिनै फेरि कति टाढा जान्छन् दूर बस्तीमा कतै केही भेटिँदैन कुहिरोमा हराएको काग जस्तो हुन्छु म जब जब कुहिरोमा हराएको जस्तो काग हुन्छु गोरेटो कतै भेटिँदैन लाग्छ सारा जिन्दगी अब कुहिरोमा बिताउनेछु मैले तर प्रतीक्षाका क्षणहरू कहिलेकाहीँ यसरी सूर्य बनेर आउँछन् उज्यालो छरेर आउँछन् यही जिन्दगीमा र फेरि गोरेटोहरू प्रष्ट देखिन थाल्छन् बाटोहरू भेटिन्छ म सोच्छु मेरा तिनै बाटोहरूबाट म सोच्छु मेरा तिनै गोरेटोहरूबाट हिँड्दै जाने जिन्दगीका यी पलहरू कतै भवसागरमा गएर मिसिनेछन् र भेटिनेछन् प्रियजनहरू जसले अनन्त मायाको सागर बोकेर म भित्र डुबुल्की मार्नेछ। तर फेरि कहिलेकाहीँ सोच्छु किन रहँदैनन् मायालुहरू मायाको नजिक आएर बस्न मन गर्दैनन्, किन बस्दैनन् मनहरू आफ्नो हृदयको वरिपरि बास बस्न। आँखा चिम्लेर सोच्छु टेर कल्याण, आँखा हेरेर सोच्छु, कतै पनि कुनै कुरा नदेख्दा लाग्छ अब म कतै एक्लो त छैन, नितान्त एक्लो। र जब जब म एक्लो हुन्छु, जब जब म उदासीमा हुन्छु, जब जब म विरहमा हुन्छु, वरिपरिका आफन्तहरू पनि आफन्त जस्तो लाग्दैनन्, त्यति बेला म तिमीलाई सम्झन्छु। धेरै पछि आज तिमीको सम्बोधनमा लेखेको मेरो कथा हो डियर कल्याण, च्यातेर फ्याँकिदिए तिमीलाई पाप लाग्नेछ, सत्य कथाका पानाहरू पल्टाउने तिमी, मेरो यो कथालाई झुट हो भनेर कतै फ्याँकिदियो भने तिमीलाई पाप लाग्नेछ। र विश्वास छ तिमीले पापको भारी कहिल्यै पनि उठाउँदैनौ। हामी जस्ता एकान्तमा रहने र जिन्दगीको विरहबाट टाढा विरक्तिएर बस्नेहरूका लागि तिमीले जुन साहस बटुलेर कसैको कथा पढिदिन्छौ र लाग्छ कसैले मेरो जिन्दगीको डायरीको पाना च्याथेर पढिरहेको छ, कति दुःखमा, कति सुखमा, कति पीडामा, कति उमङ्गमा, जहाँ जहाँ रहे पनि, जसरी रहे पनि, तिमी र तिम्रो आवाजबाट हृदयको स्पन्दनलाई यसरी छुन्छ कि म अनुभव गर्न सक्दिनँ। यही अनुभवको दायराभित्र बसेर ढेर कल्याण आज तिमीलाई म मेरो कथा लेख्दैछु, आफ्नो कथा, यो मेरो आफ्नो कथा हो। मेरो नाम समृद्धि हो। विक्रम सम्वत 2038 सालमा मेरो जन्म लमजुङमा भएको हो। एक्लो छोरी म पछि एउटा भाइ थियो हाम्रो परिवारमा। काकाहरू हुनुहुन्थ्यो लमजुङ वरपर। मेरो ठुलो काकाको पोखराको लेक साइडमा होटल छ, होटल व्यवसायमा जमेर बस्नु भएको छ मेरो काका। र मेरो बुबा तात्कालीन शाही नेपाली सेनाको पदमा हुनुहुन्थ्यो र यतिखेर ठुलो पदबाट विश्राम लिने तर्खरमा हुनुहुन्छ। यही हो मेरो परिचय। जिन्दगीमा परिचयभन्दा हृदयको कुरा लेख्न चाहन्छु डियर कल्याण म तिमीलाई। म जन्मेको 2 वर्षपछि हामी काठमाडौँ आएका थियौँ रे, म थाहा पाउँदैन। काठमाडौँको सुकेधारा नजिकै हामीले डेडा खोजेका थियौँ। आमाले खाना बनाउनुहुन्थ्यो। म 3-4 वर्ष के हुँदा मलाई स्कुल पठाउनु भएको मेरी आमाले, मलाई राम्रोसँग याद छ। सानोमा मैले बृहस्पति स्कुलमा पढेकी, मलाई अझै पनि बृहस्पति स्कुलको याद आउँछ, माया लाग्छ। कहिलेकाहीँ पुराना साथीहरू हुल बाँधेर जाँदा लाग्छ मेरो अतीत यहीँ थियो। कहिलेकाहीँ सोच्छु यदि समय मसँग आएर सोध्यो भने तँलाई के चाहिन्छ समृद्धि भनेर प्रश्न गऱ्यो भने मलाई मेरो बालापन फर्काइदेऊ भन्न चाहन्छु, किनकि म जति रमाएँ, जति हाँसेँ, जति खुसी भए त्यही बालापनमा थियो। मान्छेको जिन्दगीमा बालापन कटेर किन उकालो लाग्दै जान्छ समय, किन समय फेरि उकालोबाट अझ फेरि चट्टान जस्तो पहाडतिर उक्लन्छ, थाहै हुँदो रहेनछ। मैले बृहस्पति स्कुलमा पढेपछि मेरो भाइले पनि पछि त्यहीँ पढ्न थाल्यो। हाम्रो बाल्यकाल राम्रो थियो, बाबाले साह्रै माया गर्नुहुन्थ्यो, आमाले पनि उस्तै। लमजुङको अलिकति भएको जग्गाहरू बेचेर बाबाले विक्रम सम्वत 2046 सालमा सुकेधारामा जसो तसो घर बनाउनु भयो। सेनाको जागिर के नै हुन्छ र, त्यति बेला त बुबाको पद पनि सानै थियो। सानो त के भन्नु, तर आफ्नो कर्म गरेर देशलाई सुरक्षा र रक्षामा आबद्ध गर्ने मेरो बुबाको जुन सपना थियो, त्यो सपनामा तल्लीन मेरो बुबाले कहिल्यै पनि आफ्नो कर्म र कामलाई कहिल्यै पनि बिर्सनु भएन। यसरी 46 सालमा सुकेधारामा घर बनाएपछि हामी त्यही घरमा सर्यौँ। समय बित्दै गए, क्यालेन्डरका पानाहरू पल्टदै गए, दिन हप्तामा रूपान्तरित भयो, हप्ता महिनामा, महिना वर्षमा। समय बित्न कति बेर लाग्दो रहेछ र, हिजो जस्तो लाग्छ जिन्दगी, आज कटेर भोलि हुन थालिसक्यो। हिजो जस्तै लाग्छन् ती यादहरू, आज सपनामा रूपान्तरित भइसके र छातीभित्र अटस मटस गुन्द्रुक जस्तै खाँदिएर बसेका छन् मेरा सपनाहरू। ठेर कल्याण, आज म तिमीलाई तिनै सपनाहरूको चुदरी फुकालेर आफ्नो जीवनको कथा सुनाउन चाहन्छु। मेरो बालापन अत्यन्तै राम्रो थियो। स्कुलमा पनि म अतिरिक्त क्रियाकलापहरूमा अत्यन्तै उत्सुकताका साथ लाग्थे। हाजिरी जवाब प्रतियोगिता भयो भने म पहिलो बेन्चमा उपस्थित हुन्थे। मलाई लाग्छ मेरो एक्स्ट्रा एक्टिभिटिजले स्कुलमा राम्रो प्रभाव थियो। मलाई अझै पनि याद आउँछ स्कुलका दिनहरूमा वार्षिक उत्सवहरूमा म खुब जोड जोडले नाच्थे मञ्चहरूमा। साथीहरू हुल बाँधेर कराउँथे, भन्थे कति राम्रो नाचिस्। आज पनि याद आउँछ ती नृत्यका दिनहरू, ती सम्झनाहरू। आज पनि सम्झन्छु म डियर कल्याण मेरो अतीत, जहाँ मैले मेरो स्कुलमा बिताएको थिएँ, बस मेरो स्कुलमा। डियर कल्याण, समयले पेलेर गए मेरा दिनहरू, समयले छेडेर गए मेरा मुठुहरू, आज तिनै दिनहरू सम्झन्छु म, तिनै छेडिएका मुठुहरू हेर्छु म, किन फर्कदैनन् सम्झनाहरू बारात जस्तै बाजा बजाएर, किन आउँदैनन् फेरि पनि सुखका दिनहरू बिहानीको घाम जस्तै पारिलो बनेर, किन जान्छन् कतै दूर बस्तीमा मायालुहरू मायाका घात र प्रतिघातका नाटकहरू गरेर, किन कोही आफ्नो जस्तो लाग्दैन यति ठूलो संसारमा, किन कोही आफ्नो जस्तो बन्दैन यति विशाल संसारमा, त्यसैले त भन्न मन लाग्छ डियर कल्याण, साँच्ची फूल जस्तो सुकुमार हुँदो रहेनछ जिन्दगी, जिन्दगी सपना कोरे जस्तै हुँदो रहेनछ, क्यानभासमा रङ पोतेर बनाएको कला जस्तो हुँदो रहेनछ जिन्दगी, जिन्दगी त जथाबाट छामे पनि उस्तै, जथाबाट हेरे पनि उस्तै अमूर्त चित्र जस्तो हुँदो रहेछ, त्यसैले त आफैले आफैलाई प्रश्न गर्न मन लाग्छ, किन रुन्छन् आँखाहरू, किन हँस्छन् यो होठहरू थाहै हुँदो रहेनछ, कसैले चलाएका चेसका गुठी जस्तो हामी चल्नुपर्ने, कसैले चालिदिएको के चेसको गुठी जस्तो हामी कसैको अगाडि च्यालेन्ज गरेर उभिनुपर्ने, कसैले हुत्याइदियो भने ढलेर कतै विश्रान्ति लिनुपर्ने, रङ्गलीला जस्तो कतै बुझ्न नसकिने, बुझेर पनि जान्न नसकिने एउटा अमूर्त कला जस्तो यो जिन्दगीको कथा आज तिमीलाई लेख्दैछु, मन चाहन्छ लेखिरहँ तिमीलाई, मन चाहन्छ भनिरहँ तिमीलाई, तर कतै दूर बस्तीमा तिमीलाई परिकल्पनाको यो दायराभित्र लेखिरहँदा लाग्छ तिमीले कुनै दिन मलाई पढ्नेछौ डियर कल्याण अवश्य, र त्यति बेला म कतै यो सहरको कुनामा बसेर तिमीलाई सुनिरहनेछु, मनभरि सुन्नेछु, आँखाभरि सुन्नेछु, र कतै दूर बस्तीबाट हराएर कतै एकान्त स्थलमा गएर फेरि जिन्दगीको यात्रा थाल्नेछु, रोएर भए पनि हाँसेर भए पनि बाँच्नै पर्ने जिन्दगी बाँच्नै पर्छ यहाँ, र बाँचिरहेकी छु म, यसरी समयले अगाडि हुत्याउँदै लग्यो मलाई, स्कुल पछिका कलेजका दिनहरू झन् रङ्गीन थिए, बिहानैको जाडोमा हामी साथी मिलेर कलेज जान्थ्यौँ, कलेजका कोठाहरूमा खुम्चिएर बस्थ्यौँ, जब बिहानखेरि कलेज बाहिर पारिलो घाम खस्थ्यो हामी घाममा आएर बस्थ्यौँ, र त्यति बेला शिक्षकभन्दा पछाडि कक्षामा पुग्ने हामी हुन्थ्यौँ लाग्थ्यो, शिक्षक नआइदिए हुन्थ्यो, कति मिठा लाग्थ्यो जिन्दगीमा पारिलो घामहरू पनि, माघ महिनाका पारिला घामहरूमा क्लास बाहिर बसेर हामीले जिन्दगीका धेरै सपना साट्यौँ, कहाँ छन् मेरा साथीहरू, कहाँ छन् मेरा सङ्गीहरू, यो जिन्दगीमा कर्मको खेलमा कोही कहाँ पुगे, कोही कहाँ पुगे, तर म कहाँ पुगेकी छु म आफैलाई थाहा छैन, यसरी कलेजका दिनहरू अगाडि बढाउँदै जाने क्रममा म धेरै अगाडि बढिसकेकी थिएँ, साथीहरू हुन्थे, कोही केटी साथी हुन्थे, कोही केटा साथी हुन्थे, कसैले मन पराउँथे, कसैले मन पराएर पनि मन नपराए जस्तो गर्थे, कसैले बाहिरी रूपमा मन नपराए पनि भित्री रूपमा मन पराउँथे, कसैले भित्र घृणा गरे पनि बाहिर मिठो बोल्थे, बोलीमा झुम्ने संसार, जहाँ राम्रो देख्यो त्यहीँ झुम्ने जिन्दगी, म पनि झुमिरहे, थाहा पाएर झुमे, थाहा नपाएर झुमे, एक्लास र उदासीमा बाँच्नको लागि झुमे, तर झुमेर पनि नझुमे जस्तो, बाँचेर पनि नबाँचे जस्तो जिन्दगीको सिङ्गो इतिहास बोकेर हिँडिरहेकी छु म आज, कहाँ पुगे, कहाँबाट बरालिए, कहाँबाट एक्लै हिँडे, कहाँबाट साथीसँग हिँडे, जिन्दगीमा पत्तै भएन, पत्तै नहुने जिन्दगीको कथा आज लेखिरहेकी छु म, यसरी समयले हुत्याउँदै लग्यो मलाई, र विक्रम सम्बत 2059 सालसम्म आइपुगे म, त्यति बेला म एमबीए लेभलमा भर्ना भए र भर्ना सँगसँगै नेपाल ब्याङ्क लिमिटेडमा जागिर पाए। ब्याङ्कको जागिर त्यो पनि बुबाको मथिल्लो पोस्ट, फुर्ती बढी थियो, हुनु स्वाभाविकै थियो। बुबाको इच्छा थियो छोरालाई बाहिर पढाउने, मेरो पनि इच्छा त्यही थियो। म चाहन्थे भाइ बाहिर गएर पढोस्, परिवारको इज्जत, दाजुभाइको शान, आफ्नो शान हुन्छ समाजमा। जब दाजुभाइ र आफ्नो केही हुँदैन त्यति बेला समाजले हेप्छ। म हमेसा त्यही सम्झन्थे। घरकी जेठी छोरी भएर होला मैले छोराको व्यवहार पाएको थिएँ। घरको सबै काममा गर्थे, सबै राम्रो थियो। तर त्यतिन्जेलसम्म आएका मेरा साथीहरूसँग मैले कहिल्यै पनि मन साटिन। म चाहन्थे मन पवित्र होस्, म जसलाई माया दिन्छु उसैसँग मेरो जिन्दगी बाँधियोस्, जिन्दगी साटियोस् र उसैसँग सारा जिन्दगी बिताउन पाइयोस्। खुसी र उमङ्गका क्षणहरू कति धेरै थिए यो जिन्दगीमा, थाहै भएन, थाहा हुने कुरा पनि भएन। यसरी विक्रमसम्म 2060 साल लाग्यो। 60 सालको कुरा हो, मेरो घरमा विवाहको कुरा चल्यो। म पढ्न चाहन्थे तर परिवार चाहन्थ्यो छोरीको विवाह होस्। पारिवारिक दबाव त्यस्तै थियो। त्यतिकैमा मेरो बुबा बुटोल नजिकको ब्यारेकमा बस्दा त्यहाँको चिन्जान मार्फत एउटा केटाको प्रस्ताव आएको थियो। बुटोलको केटा नाम एसबाट आउँथ्यो, मानौ उसको नाम सुमित हो। सुमित भारतको जवाहरलाल युनिभर्सिटीमा पढ्दै गरेको केटा, सक्षम केटा। बुबाले पहिलो पटक मलाई इमेल मार्फत फोटो देखाएर भन्नुभयो छोरी यो केटा कस्तो छ। बुबाले केही प्रश्न गर्नु भएन, कोरा कागज जस्तो जिन्दगीमा डेर्क ल्यान्। परिवारले ल्याएको प्रस्तावलाई मैले अस्वीकार गर्न कसरी सक्थे। त्यो दिन मलाई राम्रोसँग याद छ, मेरै कोठामा बसेर ल्यापटपमा मैले एक घन्टासम्म त्यो केटालाई हेरे। नदेखेको, नबोलेको, नभेटेको त्यो अनुहार राम्रो लाग्यो। अलिकति मोटो, गोरो, होचो होचो त्यो केटा मलाई आफ्नो जस्तो लाग्यो। सोचे जिन्दगीका यी पानाहरूमा म अब उसलाई समेट्छु, तर केही भन्न सकेन। बोलेको छैन, हेरेको छैन, देखेको छैन, तर अनुहार हेर्दा लाग्यो सुकुमार छ, राम्रो छ। यो जिन्दगीमा परिवारले ल्याएको प्रस्तावलाई कसरी लत्याउनु, म केही बोल्नै सकिनँ। साथीलाई फोन गरे, साथी घरमा आए र त्यो दिन बेलुका मैले त्यही केटाको बारेमा कुरा गरे। साथीले पनि भनिदिए कति राम्रो छ, यस्तो पढे लेखेको केटा कहाँ पाइन्छ, केटाहरू त धेरै पाइएला, तर यस्तो पढे लेखेको केटालाई छोड्नु हुँदैन तिमीले। त्यो दिन बिदाको दिन थियो, मलाई केही गर्नै मन लागेन। सोचिरहे मेरो जिन्दगीमा पनि कोही यसरी आउँदो रहेछ परिवारबाट। बेलुकी आमाले चिया पकाउन थाल्दा किचनमा भन्नुभयो, उसको बारेमा बयान गर्नुभयो, बखान गर्नुभयो। आफूलाई मन परेको केटाको बारेमा कसैले भनिदिएपछि मेरो कोरा मनभित्र उनै बस्यो। मेरो जिन्दगीमा कोही थिएन अतीतमा, कसैलाई हृदयमा बास नदिएकी मैले बिस्तारै बिस्तारै उसलाई मन पराउन थाले। नभन्दै त्यसको एक हप्तापछि उसको इमेल आए। इमेल पढे, धेरै चुटी पढे, ल्यापटपलाई कहिले आफू सुत्ने कोठामा लगेर पढे, फेरि चित्त बुझेन बैठक कोठामा ल्याएर पढे, फेरि चित्त बुझेन माथि छतमा लगेर पढे, पढिरहे। र त्यो दिन मलाई राम्रोसँग याद छ, मैले पनि जवाफ लेखेँ, जीवनमा पहिलो पटक कसैलाई ढेर कल्याण जवाफ लेखे, बस जवाफ। Thank you. डियर कल्याण, सपनाहरू पनि टुट्दा रहेछन्, सपनाहरू पनि फुट्दा रहेछन्। माटाको गैँटा जस्तै हुँदा रहेछन् सपनाहरू। मान्छेका अगाडि र मान्छेका पछाडि छाया जस्तै बनेर हिँडिरहँदा रहेछन् यादहरू। कहिलेकाहीँ त सम्झन्छु म आफ्नो अतीतलाई र थकित थकित महसुस गर्छु, किन एक्लो छु। आफैले आफैलाई प्रश्न गर्छु, एक्लो हुनुको कारण म आफै हुँ? म आफैबाट विस्थापित भएको मेरो जिन्दगीको पछिल्लो दायरा हो मलाई एक्लो बनाउनुको जिम्मेवारी। तर मन कहाँ मान्छ? मन चाहन्छ आगो बालेर सल्काइदिउँ आफ्ना अतीतका घटनाहरू, डढेलो लगाइदिउँ आफ्ना अतीतका कुराहरूलाई, र जाडो याममा जाडो छल्नको लागि आगो तापेर बसु आफ्ना अतीतहरू जलाएर। कोसिस त धेरै गरे तर सकेत रहेनछ। जहाँ जहाँ जान्छु म, जहाँ जहाँ भाग्छु म, जहाँ जहाँ लुक्छु म, त्यहीँ आइपुग्छ अतीत, मेरो पछिल्लो हिस्सा। किन यसरी चितोड्छन् मान्छेलाई आफ्नै अतीतले? किन यसरी आक्रमण गर्छन् मान्छेलाई पुराना यादहरूले? किन विवश र निरीह बनाइदिन्छ जिन्दगीलाई मान्छेको आफ्नै कथाले, आफ्नै घटनाले? किन विक्षिप्त हुन्छ मान्छे जिन्दगीमा आफ्नो पुरानो अतीतबाट? कहिलेकाहीँ त आफैले आफैलाई प्रश्न गरेर यति थाक्छु डियर कल्याण। त्यही पल सम्झन्छु म तिमीलाई, त्यही पल कल्पन्छु म तिमीलाई, कमसेकम आफ्ना मनका कुराहरू साटेर तिमीसँग आफ्ना मनका कुराहरू बाँटु। न तिमी मलाई भेट्छौ, न म तिमीलाई भेट्छु, त्यसैले एकोरो आफ्नो मनको कुरा कमसेकम तिमीले आवाज मार्फत सुनाइदिन्छौ, दोहोरो कुरा हुँदैन। त्यसैले त तिमीलाई लेख्न मन लाग्छ र त्यसैले लेख्दैछु म मेरो कथा। यसरी घरमा विवाहको कुरा चल्दै गए। उमेर धेरै पुगेको थिएन मेरो, म चाहन्थे पढेर केही गरु, कमसे कम कुनै कुरामा अनुसन्धान गरेर पीएचडी गरु इच्छा थियो। तर इच्छा सधैँ सुकुमार हुँदा रहेनछन् जिन्दगीमा, इच्छा सधैँ सकुशल हुँदो रहेनछन् जिन्दगीमा। इच्छा मारेर बाँच्ने जिन्दगी जिन्दगी जस्तो लाग्दो रहेनछ। इच्छाहरू हराएर पनि बाँच्नु पर्ने जिन्दगी जिन्दगी जस्तो हुँदो रहेनछ। विक्रम सम्बत 2060 सालको ज्येष्ठ महिनामा हाम्रो इङ्गेजमेन्ट गर्ने कुरा भयो। आमाले भन्दै हुनुहुन्थ्यो, जेठी छोरी ज्येष्ठ महिनामा इङ्गेजमेन्ट गर्नु हुँदैन। बाबा प्रश्न गर्नुहुन्थ्यो, के हुन्छ त्यस्तो गर्दा? आमा भन्नुहुन्थ्यो, नराम्रो हुन्छ। तर कसैले मानेनन् मेरी आमाको कुरा। आज मेरी आमालाई सम्झन्छु म। मेरी आमा कति दूर दृष्टि र टाढाको सोच्ने हुनुहुँदो रहेछ। म मेरी आमालाई सम्झन्छु ढेर कल्याण अझै पनि। तैपनि जसो तसो केटा राम्रो छ उम्किहाल्छ भनेर ज्येष्ठ महिनामा हाम्रो इङ्गेजमेन्ट भयो, मलाई राम्रोसँग याद छ। त्यसपछि ऊ आफ्नो पढाइको लागि भारत फर्क्यो, बुटोलबाट आएको थियो। त्यति बेला उसले भन्थ्यो, हिँडा बुटोल गएर दुई चार दिन बसौँ, आमासँग कुरा गरौँ। मलाई अप्ठ्यारो लाग्थ्यो, विवाह नभएकी केटी कसरी सासु ससुरासँग गएर बस्नु, के भन्नु, समाजले के भन्ला। उसले फेरि जिस्काउँदै भन्थ्यो, तिमीलाई अहिले लाँदैन, म लिन कुनै दिन आउँछु। एङ्गेजमेन्ट गएर फर्केपछि मैले यता कता कुराहरू सुन्न थालेँ, उसको सासु आमा यस्तो ससुरा उस्तो। आमा भन्नुहुन्थ्यो, केटा राम्रो देखेर दिएको हो, धन सम्पत्ति धेरै भएर के गर्नु, धन सम्पत्तिले कसलाई पुग्छ र, उसको धन सम्पत्ति केही पनि चाहिँदैन छोरी, हामीले सम्पत्ति देखेर दिएको होइन। कुराकानी आउँथ्यो, केटाको र केटीको परिवारको बीचमा धेरै कुराको भिन्नता भयो। केटाको सम्पत्ति धेरै, केटीको सम्पत्ति छैन, मन दुखेर आउँथ्यो। धेर कल्याण, पढे लेखेकी छु, राम्रै छु, आफ्नो खुट्टामा उभिन सक्छु, के कमी छ मसँग? मैले यही प्रश्न तेर्स्याउँथेँ आफ्नो अगाडि। तर जब भारतबाट उसले फोन गर्थ्यो, खुसी लाग्थ्यो। पहिले पहिलेको भेट, पहिले पहिलेको माया, कसरी भन्नु उसलाई यस्तो भयो भनेर। धेर कल्याण, यसरी समय बित्न नपाउँदै विक्रम सम्बत 2060 सालको असारको 28 गते मेरो बुबाको धनगढी नजिकैको ब्यारेकमा काम गर्नुहुन्थ्यो। र त्यति बेला धनगढी नजिकैको ब्यारेकमा ठूलो भिडन्त भयो राति 28 गतेको कुरा। पत्र पत्रिका मार्फत लगातार खबर आइरहेका थिए, आमा सुतिरहनु भएको थिएन, बुबा जङ्गलमा पसेर लडिरहनु भएको थियो, देश द्वन्द्वमा फँसेको थियो, यति विकराल अवस्थामा द्वन्द्वमा फँसेको थियो, जहाँ पनि मर्ने र मार्नेको कुरा हुन्थ्यो, कसैको जीवनको जीवधनको सुरक्षा थिएन। मान्छेहरू भन्थे देशमा ठूलो परिवर्तन हुँदैछ, देश अब एकैपटक स्विजरल्यान्ड हुन्छ, देश एकैपटक चीन जस्तो हुन्छ अब, मान्छेहरू त्यसै भन्थे। र कति त त्यसैमा लाग्थे अब ठूलो परिवर्तन हुन्छ, युद्धले परिवर्तन गराउँछ। आज सम्झन्छु, हजारौँ लाखौँ मान्छे मारेर आज के भयो, जहीँको तहीँ छ यो देश, जस्ताको तस्तै छ, त्यही विकराल, त्यही महँगी, त्यही भ्रष्टाचार, लड्नेहरू पनि यतिखेर माल र महँगो गाडीमा चढिरहेका छन्। सपना जस्तो लाग्छ जिन्दगी। 23 सालको असार 28 गते जङ्गलमा भिडन्त हुँदा मेरो बुबाले त्यहीँनिर वीरगति प्राप्त गर्नुभयो। पर्सिपल्ट मात्र हामीलाई थाहा भयो, पशुपतिमा लास ल्याइयो, घरमा रुवावासी चल्यो, जेठी छोरीको जेठ महिनामा इङ्गेजमेन्ट भइसकेको छ। तर परिवारको अवस्था त्यस्तो छ, नातेदार इष्टमित्र सबै आए, सुमित दिल्लीमा फ्लाइटबाट आयो र पशुपतिमा बुबालाई सलामी दिँदा उसका आँखा आँसुले भरिएका थिए। सोचे, यो जिन्दगीमा कोही छ। ऊ 13 दिन नबित्दै काठमाडौँबाट सिधै दिल्ली फर्क्यो आफ्नो कामको सिलसिलामा, र त्यसपछि विरहका दिनहरू सुरु भए। म आज सुनाउँछु डियर कल्याण तिमीलाई। कमजोर हुँदा, गरिब हुँदा, एक्लो हुँदा, आफ्नो बुबा आमा गुमाउँदा यही समाजमा चेलीले कति अपमान सहन्छ, आज म सुनाउँछु टेर्गले तिमीलाई मेरो कथा, बस मेरो आफ्नो कथा। पुनः स्वागत छ तपाईँलाई कार्यक्रम मेरो कथामा। कार्यक्रम मेरो कथा तपाईँ प्रत्येक हप्ता ठिक यसै बेला सुन्न सक्नुहुन्छ र यसको पुनः प्रसारण बुधबारको साटो शनिबार राति 11 बजेदेखि 12 बजेसम्म आउने कुरा जानकारी गराउन चाहन्छु र संसारभर रहनुभएका तपाईँहरूलाई पनि जानकारी गराउन चाहन्छु। यदि तपाईँले यो कार्यक्रम पुनः सुन्न चाहनुहुन्छ अथवा कुनै कारणवश फेरि सुन्न चाहनुहुन्छ या छुटाउनु भएको छ भने शुक्रबार दिनभर तपाईँ imagechannels.com मार्फत पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु। र कार्यक्रम मेरो कथामा प्रयोग गरिएका नामहरू पूर्णतया काल्पनिक हुन्छन्। यदि कसैसँग मिल्न गएमा संयोग रहने कुराको पनि म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। यसै क्रममा आज मैले समृद्धिजीले पठाउनु भएको उहाँको घटना सुनाइरहेको छु। यदि कारणवश तपाईँको अघिल्लो उहाँको घटना यदि छुटेको छ भने म एकपटक तपाईँको लागि रिक्याप गर्न चाहन्छु। समृद्धिजीको जन्म विक्रम सम्वत 2038 सालमा भएको थियो। उहाँ जेठी छोरी हुनुहुन्थ्यो, एउटा भाइ। उहाँले सानोमा बृहस्पति स्कुलमा पढ्नुभयो र उहाँको बुबा सेनामा नेपाली सेनामा आबद्ध हुनुहुन्थ्यो। विक्रम सम्वत 2059 सालमा आइपुग्दा उहाँले पढ्न थाल्दै नेपाल ब्याङ्क लिमिटेडमा जागिर खान थाल्नुभयो र त्यति बेला उहाँको घरमा विवाहको कुरा पनि चल्दै गयो। बुटोल घर भएको सुमितसँग उहाँको विक्रम सम्वत 2060 सालको जेष्ठ महिनामा इङ्गेजमेन्ट भयो र इङ्गेजमेन्ट पश्चात उहाँको बुबाको अत्यन्तै कारुणिक तरिकाले एउटा भिडन्तमा मृत्यु भयो र मृत्यु पश्चातको उहाँको जिन्दगीले कसरी मोड लिन्छ म तपाईँलाई उहाँको वास्तविक जीवन घटना सुनाउँछु यो गीत पछि। तपोवन माझा तपना देऊ मलाई सहन्छु कष्ट दुई कणा माझा झेलिन देऊ मलाई तपोवन दुई हातको छुट्याई हावाले सुगन्ध छैदेऊ बसनाल भरिएछ फुलहरू रसिएछन् वृक्षका फलहरू अमृत बनी झरिदेऊ तपोवन माझा अपना देऊ मलाई सहन्छु कष्ट दुई कडा माझा झेलिन देऊ मलाई तपोवन डियर कल्याण हावाले हल्लाउने पिपलको पात हो जस्तो लाग्छ जिन्दगी र जिन्दगी समय रूपी हावासँग हल्लिँदै जान्छ चौतारीमा उभिएको पिपलको बोट जस्तो बोझिलो जिन्दगीका पातहरू जब हावाले फिरफिर गर्दै हल्लिन्छन् त्यति बेला जिन्दगीका धेरै सपनाहरू पातसँगै झर्दा रहेछन् फेरि पलाएर आउने पालुवा जस्तो हुँदो रहेनछ सपनाहरू सपनाहरू टुटेपछि त मान्छे स्वयं पात जस्तै बनेर झर्दो रहेछ कति झरे जिन्दगीका रहरहरू कति पात जस्तै फरफराइरहे जिन्दगीका खुसीहरू र जति जति पातहरू हल्लिँदै जान्छन् हावामा त्यति त्यति खुसीहरू धरापमा पर्दै जाँदा रहेछन् मैले कहिले पनि जिन्दगीमा आफ्नो हैसियत बिर्सिन साधारण परिवार थियो हाम्रो मैले कहिले पनि आफूभन्दा माथि र अकल्पनीय परिवारको परिकल्पना गरिन तर समय र परिस्थितिले परिवारले जुटाइदिएको थियो जिन्दगी आज सम्झन्छु म एङ्गेजमेन्ट हुने बेला सुमेतको परिवार काठमाडौँ ओर्लिएको थियो गौशाला नजिकैको एउटा होटेलमा हाम्रो इङ्गेजमेन्ट सम्पन्न भएको थियो म सोच्थेँ विवाह यही हो तर जबसम्म जिन्दगी कट्दैन तबसम्म सबै कुरा सत्य हुँदो रहेनछ सत्य कुरा त समयले प्रमाणित गर्दो रहेछ समय बलवान रहेछ समयभन्दा अर्को कुरा हुनै सक्दो रहेनछ मलाई अझै पनि याद आउँछ त्यो असारको महिना पानी परेको रात सुदूरपश्चिममा भएको जङ्गलभित्रको भिडन्त पत्र पत्रिकामा लगातार आइरहेको थियो म सोच्थेँ मेरो बुबा सक्षम हुनुहुन्छ म सोच्थेँ मेरो बुबालाई केही हुँदैन हामी प्रार्थना गरेर बस्थ्यौँ भगवान्सँग तर रहेन युद्धले छिनेर लग्यो बुबालाई बुबा सँगसँगै युद्धका धेरै कुरा छिनिँदै गए म आज सुनाउँछु डियर कल्याण तिमीलाई मेरो कथा विक्रम सम्बत 2061 सालको असोज महिनामा सुमित बुटोल आए दिल्लीबाट त्यति बेला उसले भेट्न आउँछु भन्यो घरमा टिको टालो के गर्ने कुरा पनि त्यति थिएन 2060 सालको असोज महिनाको कुरा हो यो 61 साल लाग्न अझै बाँकी थियो सुमित भुटोल आयो दिल्लीबाट र भेट्न आउँछु भन्यो काठमाडौँ आयो मलाई राम्रोसँग याद छ उसले मलाई काठमाडौँको ललितपुरस्थित काठमाडौँ उपत्यकाभित्रको ललितपुरस्थित गोदावरी रिजोर्टमा लिएर गयो रिजोर्ट बाहिरको घाम असोज महिनामा टाटोसँग खसेको थियो बाल्कुनीका छेउछाउबाट देखिने वरपरका हरिया डाँडाहरू हेर्दै उसले मलाई सम्झायो तिमी चिन्ता नगर म छु। मैले भने बुबा जस्तो अरू हुन सक्दैन। त्यति बेला उसले भन्यो, म तिम्रो लागि तिम्रो परिवारको लागि बुबाको भूमिका निर्वाह गर्छु। मेरो आँखाबाट अभिरल आँसु बगिरहे। मैले सुमितलाई बुबाको कथा सुनाए, बुबाले देखाएको माया सुनाए। उसले भन्यो, यति धेरै माया र स्नेहमा पालिएकी तिमी, बुबाले र बुबाको मृत्युले तिम्रो मुटु छिया छिया भयो म बुझ्छु समृद्धि, तर म तिमीलाई साथ दिन्छु। मलाई थाहा छ तिमी निर्दोष छौ र मलाई थाहा छ तिमी सबै कुरामा पर्फेक्ट छौ। मन सानो नबनाऊ, उसले मलाई सम्झायो। त्यो दिन हामी बेलुका पख फेरि कफी खाएर फर्कने बेला उसले बाटोभरि मलाई सम्झाइरहे, यस्तै हो जिन्दगी, एक दिन तिमीलाई पनि मर्नुपर्छ, मलाई पनि मर्नुपर्छ। मैले बारम्बार उसलाई हेरिरहन्थेँ। मोटरसाइकल पछाडि बसेकी थिएँ म, ऊ अगाडि मोटरसाइकल कुदाइरहन्थ्यो। र त्यसपछि उसले मलाई घरमा ल्याएर छोड्यो। मैले भित्र आऊ भने उसले मन गरेको थिएन, भित्र आयो। आमाले तातो तातो कफी बनाएर फेरि ल्याउनु भयो। बाहिर बरन्डामा बसेर कफी खायौँ। सानो घर, दुःखले साँचेको घर, ढेर कल्याण। के हुन्छ र इमान्दारिताको कमाई, के हुन्छ र सच्चा कमाई। काठमाडौँको नेपालको राजधानी काठमाडौँ जस्तो महँगी ठाउँमा बस्नुपर्ने जिन्दगी। बुबाको हालत त्यस्तो भयो। अलिकति बुबाबाट आएको पैसाले भाइलाई बाहिर पठाउने जस्तो तसो घरमा प्रयास भइरहेको थियो। आमालाई मेरो विवाह कसरी सम्पन्न गर्ने चिन्ता थियो। म आमालाई भन्थे, आमा, ब्याङ्कबाट लोन लिन्छु म, तपाईँकी छोरी सक्षम भइसकेकी छे। आमाले बुबालाई सम्झेर आँखा भरि आँसु ल्याउनुहुन्थ्यो। ढेर कल्याण, त्यो दिन सम्झँदा अहिले यस्तो लागेर आउँछ कि मानौ, मेरा दुःखका दिनहरू कति गाढा र कति मार्मिक थिए। आमालाई बार बार सम्झाउँथे। 5 बजे घर आइपुग्थे म, 6 बजे आयो भने छोरी कहाँ गयो भनेर आमाले फोन गर्नुहुन्थ्यो। अब जिन्दगीको सहारा भनेको सुमित भन्दै गए। त्यसपछि सुमित फेरि बुटोल भएर दिल्ली फर्क्यो। समय बित्दै गयो। विक्रम सम्बत 2061 सालको माघ महिनातिर विवाह गर्ने कुरा थियो। म आज पनि सम्झन्छु ती दिनहरू, आज पनि कल्पन्छु ती दिनहरू। उसले प्रत्येक दिन जसो फोन गर्थ्यो दिल्लीबाट, खाना खाए नखाएको सोच्थ्यो, कहिले के भन्थ्यो, कहिले के भन्थ्यो, कहिले हँसाउँथ्यो, कहिले रुहाउँथ्यो। र मैले कहिले काहीँ सोच्थेँ, यति राम्रो र यति सुन्दर मान्छे पनि यो संसारमा हुँदा रहेछ, कति ज्ञानी छ, कति राम्रो छ मेरो सुमित, गर्वका साथ भन्थे। तर गाउँघरमा छिमेकीहरूले यदा कदा हल्ला गर्थे, केटाले विवाह गर्दैन रे, केटाले छोडेर जान्छ रे। मन खुडिएर आउँथ्यो, केटा त कतै पढ्न जाँदैछ रे, स्विजरल्यान्ड भन्ने ठाउँमा उसले पिएचडीको लागि स्कलरसिप पाइसक्यो रे। अनेक कुराहरू सुनिन्थे। बुबा नभएकी छोरीमा आमाको सहारामा बाँच्नुपर्ने, कसैले केही भन्छ कि भनेर कसैको मोटरसाइकलको पछाडि पनि बस्दैनथे, कसैले कुरा लिएर जान्छ कि भनेर कसैसँग बोल्न पनि सक्दैनथे। यसरी घर र अफिस, अफिस र घर गरिरहे। ढेर कल्याण, म सोच्थेँ आफू पवित्र भएपछि, आफू राम्रो भएपछि समाजमा कतै पनि दाग लगाउने ठाउँ हुँदैन। समय बित्दै गए। 61 साल बित्ने तर्खरमा थियो। मैले सुमितलाई फोन गरेँ। सुमित, अब त विवाह गर्नुपर्छ, हाम्रो अवस्था यस्तो छ, आमाले भन्नुभएको कहिलेलाई डेट फिक्स गर्ने, जसो तसो गर्छौँ, हामीले जे जस्तो गरे पनि मन दुखाउनु हुँदैन तिमीले। उसले हाँस्यो र त्यति बेला उसले त्यही कुरा दोहोऱ्यायो। स्विजरल्यान्डमा उसले स्कलरसिप पाएको कुरा गर्यो र त्यसपछि भन्यो, विवाह गरेर जाउँ न। तर उसले दोधारे कुरा गरिरहे। ढेर कल्याण, मैले सोचेँ उसको भविष्यसँग म जोडिएकी थिएँ। उसले एकपटक दिल्ली घुम्न आऊ भन्यो, तर मैले सोचेँ म कसरी जाने। सुमित, तिमी आऊ काठमाडौँ, म तिमीलाई भेट्न चाहन्छु, भेटेर कुरा गर्न चाहन्छु। त्यसपछि सुमित 2 हप्तापछि काठमाडौँ आए। म एयरपोर्ट पुगेकी थिएँ र एयरपोर्टबाट लिएर उसलाई सिधै घर आए। ऊ त्यो दिन घरमा बस्न मानेन, उसको आफन्तको घर बानेश्वर गएर बस्यो। र अर्को दिन हाम्रो भेट भए, फेरि त्यही ठाउँमा, फेरि त्यही स्थानमा। त्यो दिन उसले भन्यो, हामीले विवाह अलिकति ढिला गर्यो, म स्विजरल्यान्डबाट पिएचडी सकाएर आउँछु। मैले चुपचाप उसको अनुहारमा हेरिरहे। म केटी मान्छे, निरीय थिए। टियर कल्याण, उसले भनिरह्यो, मैले बारम्बार दोहोऱ्याएर सुमित विवाह गरेर बरु म तिम्रो घरमा बस्छु, ब्याङ्क पनि म उतै बुटवलमा मिलाउँछु, तिमी हामी विवाह गरेर जानुपर्छ। जोरी पारीले नाना किसिमका कुरा गर्छन् तर उसले मेरो कुरा सुनेन, भनिरह्यो भन्दै गयो। ढेर कल्याण ऊ आफ्नो कुरामा अडिग थियो। त्यो दिन साँझ बेलुका उसले मलाई घर बाहिर ल्याएर छोड्यो र त्यसपछि ऊ फर्क्यो। ढेर कल्याण त्यो रातभरि म सुत्नै सकिनँ, सोचिरहे आफ्नो जिन्दगीलाई, बस आफ्नो जिन्दगीलाई। डियर कल्याण, जिन्दगीका कथाहरू, दुखान्त र मुटु छुने घटनाहरू, ठेस लाग्ने र मन दुखाउने आफ्ना दुःखका कुराहरू, कहाँबाट सुरु गरौँ कसरी सुनाऊ जस्तो लागिरहन्छ। सपनाहरू लुटेर लानेहरू, तिता नमिठा कुराहरू दिएर जानेहरू, कति टाढा जान्छन् थाहै हुँदो रहेनछ। म महत्वाकांक्षी थिइनँ जिन्दगीमा कहिल्यै पनि, आज तिमीलाई भन्छु डियर कल्याण, मेरो मनको कुरा बुझ्ने मलाई लाग्छ कोही छैन जस्तो लाग्छ। महत्वाकांक्षा थिएन मेरो, किनकि म स्वयं सक्षम थिएँ, पढाइ लेखेकी केटी, मैले आफ्नो एमबिए लेभलको पढाइ कम्प्लिट गरिरहेकी थिएँ, ब्याङ्कको जागिर थियो, कुनै कुरामा कमजोरी थिएन म, कसैले पनि औँला उठाउन सक्दैन थियो मलाई, तर समयले औँला उठायो म माथि। आफ्नै र आफ्ना भन्नेहरूले घात गरे म माथि, त्यसैले मन दुख्दो रहेछ। दुखेको मन बिसाउन मन लाग्दो रहेछ। बिसाइएका यी पाइलाहरू, यी डोबहरू, यी अतीतहरू कता कता छरपस्टिएर बसे थाहै भएन। मलाई शङ्का थियो र शङ्कामाथि शङ्काको बादल भरिँदै गयो। म कहिलेकाहीँ सोच्छु, कहिलेकाहीँ म आफ्नो परिकल्पनामा हराउँछु र हराउँदै जाँदा म जहाँ पनि सुमितलाई भेट्छु र कहिलेकाहीँ लाग्छ ऊ किन मबाट यसरी टाढियो होला, मबाट किन यसरी टाढा भयो होला। त्यो दिन मलाई राम्रोसँग याद छ, गोदावरी रिसोर्टको बाहिरतिर मैले उसलाई भनेको थिएँ, बिहे गरेर जाऊ तिमी, हेर इङ्गेजमेन्ट गरिसकेको केटी हुँ म, झरी पारीले के भन्ला। तर उसले मेरो कुरा सुनिन, मेरो कुरालाई यसरी लत्तायो कि मानौ म उसको लागि अपहेलित भएकी केटी हो। बाबा आमालाई सोधेर म खबर गर्छु भने, तर खबर नगरेर ऊ गए। जाँदासम्म उसलाई कुरिरहे, सोचे घरमा केही भयो होला। ऊ पुगेका दिनहरूदेखि बिस्तारै बिस्तारै ऊ मदेखि टाढिँदै गए र परिवार मेरो नजिक आए। र परिवार नजिक आउँदै गर्दा आफन्तहरूबाट नाना किसिमका कुराहरू सुन्न थाले। उसले विवाह नगर्ने रे, ऊ उतै बस्ने रे, एङ्गेजमेन्ट गरिसकेकी केटी, एक दिन काका बुटोल पुग्नु भयो। र त्यति बेला मैले काकालाई भनेको थिएँ, काका त्यसरी कमजोर भएर नजानुस्। मेरो काकाले भन्नुभयो, तिमी चेली मान्छे धेरै कुरा नगर, हामी त अपहेलित भइसकेका छौँ, त्यसैले जानै पर्छ। उहाँ जानुभएछ र भेटघाट गरेर फर्कनु भयो। उनीहरूले जसो तसो कुरालाई थम्म्याएर राखेछन्, हुन्छ छोरा आएपछि कुरा गरौँला भने। मैले कुरिरहे, मलाई लाग्थ्यो जे जस्तो भए पनि सुमितले मलाई साथ दिन्छ, ऊ मेरो आफ्नो हो। उसले गरेका कुराहरू सम्झे, उसका तिनै हातहरू हुन् मेरो आँखाका आँसु पुछिदिएको थियो। मेरो बुबा मरेको घटना सुनाउँदा ऊ पनि मेरा आँखाका आँसु पुछ्दै सम्झाएको थियो, म छु तिम्रो बुवाको ठाउँमा छु, तिम्रो दुःखमा हुन्छु म, तिम्रो सुखमा हुन्छु। उसले भनेका कुराहरू सम्झेर मन बहलाउँदै गए। विक्रमसम्म 2063 सालमा मेरो अफिसमा मेरो प्रमोसन भयो। मैले खुसी उसलाई सुनाएँ, तर उसले त्यति खुसी मानेन र 63 सालमा ऊ आयो। मैले सोचेको थिएँ आउँदा ऊ मलाई भेट्न आउँछ, तर ऊ आएर सिधै बुटोल गयो, बुटोलबाट फर्केर गएछ। मलाई भेट्ने मन गरेन, त्यसपछि मन टुट्दै गयो। आफ्नै मान्छेहरू पनि यति घात गर्दा रहेछन् ढेर कल्याण। र त्यसपछि उसले र उसको परिवारबाट फेरि कुरा आयो, चिन्ता नगर्नु विवाह हुन्छ भनेर। हामीले सहँदै गयौँ, आमा घरमा रोइरहनुहुन्थ्यो, भाइको विदेश जाने स्थिति यस्तै थियो, मेरो विवाहपछि जाने उसले प्रण गरिसकेको थियो, जसो तसो कलेजको पढाइ उसले पनि सकिरहेको थियो, लथालिङ्ग थियो जिन्दगी। परिवारको अवस्था के गर्नु, जहाँ कमजोर हुन्छ त्यहीँनिर मान्छेले प्रश्न उठाउँछ, तर ढेर कल्याण मेरो अगाडि कसैले प्रश्न नउठाए पनि समयले प्रश्न उठायो। र कसरी घात र प्रतिघातको कुरा चल्दै गयो ढेर कल्याण, आज म सुनाउँछु तपाईँलाई मेरो कथा, बस मेरो आफ्नो कथा। Bye. कल्याण, एउटा चेलीको कथा हो यो, एउटा दुखान्त कथा हो यो, बिना कुनै दोष, बिना कुनै अपराध, बिना कुनै कलंक, एंगेजमेन्ट गरेर छोडिएको चेलीको कथा हो यो। कसको मुटु दुख्दैन होला, कसको मन रुदैन होला, आज प्रश्नै प्रश्नमा पुरिएकी छु म, यही प्रश्नले प्रश्नै प्रश्नको थुप्रोभित्र हराएकी छु म आज। अनेक प्रश्नहरू उठे समाजमा, सानो त चेलीलाई पर्दो रहेछ, नराम्री भएर छोड्यो भन्ने कुरा पनि सुने, गरिब भएर छोड्यो भन्ने कुरा पनि सुने, तर आज सम्झन्छु म, एउटा सक्षम चेलीमाथि यति ठुलो आरोप लाग्छ भने निमुखा र निरीह चेलीमाथि कति ठुलो आरोप लाग्छ होला यो समाजमा। उसले बिस्तारै बिस्तारै मलाई छोड्दै गए, यदि मलाई छोड्नु नै थियो भने त्यो परिवार त्यसरी आएर एंगेजमेन्ट किन गर्यो होला। आज प्रश्न चारैतिर उठिरहेको बेला डियर कल्याण, आफ्नो मन बहलाउन लेखेकी मैले मेरो कथा धेरै पछि, म सुमितलाई सुनाउन चाहन्छु, किनकि म त्यति कमजोर थिएन, समाजले हेपे मलाई, आफन्तहरूले हेपे मलाई, मलाई ती दिनहरूमा कसैको समारोहमा जान मन लाग्दैन थियो, कसैको ठाउँमा जान मन लाग्दैन थियो, धेरै मान्छेको भिड देख्दा अत्तालिन्थे, म अफिस जान्थे, घर आउँथे, मेरो कसैसँग दायरा थिएन, तर सम्बन्ध बिस्तारै बिस्तारै फैलदै गयो र विक्रमसम्म 2066 सालमा आएर अचानक मेरो मामा घरको तर्फबाट मेरो विवाहको प्रस्ताव आयो र नेपाली सेनामा काम गर्ने मेरो श्रीमान जो नीरज हुनुहुन्छ उहाँको नाम, उहाँसँग विवाह सम्पन्न भयो। आज म खुसी छु, उहाँलाई सबै कुरा थाहा छ, आज हामी खुसी छौँ, सानो परिवार छ, तर जिन्दगीमा मैले जे पाए जे गुमाए दुःख लागेर आउँछ डियर कल्याण, किन मान्छेले घात गर्छन्, किन मान्छेले यति ठुलो नाटक रचेर फेरि पछाडि फर्कन्छन्, आज म सम्झन्छु। र यतिखेर हामी विवाह बन्धनमा बाँधिएर घर परिवारमा बसेका छौँ, आज म मेरो श्रीमानलाई सम्झन्छु र त्यसपछि म सम्झन्छु मेरो अतीतलाई जसले मलाई यहाँसम्म पुर्यायो। कहिलेकाहीँ त म आफूलाई आफैबाट टाढा राखेर बाँचिरहे जस्तो लाग्छ, तर आज ती सबै कुराहरू पन्छाएर म जिन्दगीको यो घोरेटोमा हिँडिरहेकी छु। मेरो अफिस छ, श्रीमानको आफ्नो काम छ, तर यतिखेर सुमित कहाँ होला जस्तो लागिरहेको थियो डियर कल्याण। मैले धेरै तपाईँलाई इमेल गरेर सताए, तपाईँलाई धेरै अनुरोध गरेर सताए होला मेरो कथा पढिदिनु भनेर, कारण अर्कै थियो। मलाई लाग्छ यतिखेर सुमित बुटोलमा आएर बसेको छ, म उसलाई सुनाउन चाहन्छु मेरो कथा। सुमित, तिमीले जुन किसिमको नाटक गर्यो, तिम्रो परिवारबाट नाना किसिमका कुराहरू सुनियो, तिमीले गरिबी देखेर हेप्यौ हामीलाई, बाबाको मृत्युपछि तिम्रो पारिवारिक दबावले हामी थ्याक्न नसकेर हामी तिमीबाट भाग्दै गयो, तर तिमी त पढे लेखेको केटा, सक्षम केटा, तिमीले भन्थ्यौ म तिम्रो आँखाको आँसु पुछु, तिम्रो बुबाको मृत्युपछि म तिम्रो बुबाको भूमिका निर्वाह गर्छु, तर आज तिमी कहाँ छौ मलाई थाहा छैन र मलाई अब भेट्नु पनि जरुरी छैन, तर यदि तिमी बुटोलमा बसिरहेका छौ भने तिमीले अवश्य यो कार्यक्रम सुन्छौ होला र यो कार्यक्रमको रेकर्ड सुने पनि र पुनः प्रसारण त अवश्य सुन्छौ होला, किनकि तिम्रो आफन्तबाटै तिमीसम्म यो कुरा पुगिसक्छ, मैले मेरो के कसुर थियो, तिमी मबाट पन्छियौ, म पनि सक्षम केटी हुँ, आऊ मेरो अफिसमा आएर हेर, म कुन चाहिँ लेभलमा बसेर ब्याङ्कमा काम गरिरहेकी छु, म तिमीभन्दा कमजोर छैन, तर तिमीले त्यो अवस्थामा, मेरो परिवार टुटेको अवस्थामा, मेरो बुबाको त्यसरी मृत्यु भएको अवस्थामा तिम्रो परिवारले हामीलाई हेप्यो, यतिसम्म कि एङ्गेजमेन्ट भइसकेको विवाहलाई पनि रद्द गरेर हिँड्यो। कति रात मनस सुतेन, त्यस्तो बेलामा तिमीबाट केही सान्त्वना पाउँछु कि भनेर दिनरात तिमीलाई कुरिरहे, तर तिमी पनि टाढिँदै गयो। तर आज म तिमीभन्दा खुसी छु, मेरो संसार सानो छ, तिमीभन्दा मेरो श्रीमानको मन हजारौँ गुणा ठुलो छ। हामी खुसी छौँ र तिमीलाई यही खुसी सुनाउन चाहन्छु। तिमीले मेरो मन दुखायो, तर दुखेको मनमा मलहम लगाउने पनि यही संसारमा हुँदो रहेछन्। आज हामी खुसी छौँ र यही खुसी तिमीलाई सुनाउन चाहन्छु र यो कार्यक्रम सुनिरहनुभएका सबैलाई यही भन्न चाहन्छु, तपाईँको मन कसैले तोड्यो भनेर मन नदुखाउनु होला, आफ्नो कर्म गर्नुहोला। र यो संसारमा कोही यस्ता असल मान्छेहरू पनि हुन्छन् जो तपाईँको हात समाउन एक दिन अवश्य आउँछन्, प्रतीक्षा गर्नुपर्छ, कहिले पनि नहत्तिनुहोला। हो, दुःखमा मन दुख्छ, तर मन दुखे पनि आफ्नो कर्मलाई अगाडि बढाइरहनुहोला, किनकि जिन्दगीमा कोही न कोही एक दिन अवश्य आउनेछ खुसी लिएर। जसरी मैले खुसी पाएँ, त्यही खुसी एक दिन तपाईँले पनि पाउनुहुनेछ, बस तपाईँले पनि। चाहियो संयोजुनी त्यो हो, संयोजुनी पाउन सकिन्छ सकिन्न, यो जुनी सहजुरैलाई हो। एकै जुनी बाँचु मिठो माया साँचु, किन चाहियो संयोजुनी त्यो तिमीलाई मेरो माया अर्पण गरे, तिमीलाई जीवन समर्पण गरे, तिमीलाई मेरो माया अर्पण गरे, तिमीलाई जीवन समर्पण गरे। हो, संयोजुनी पाउन सकिन्छ सकिन्न, जुनी त तिमीलाई नै भयो। सकिन्न यो जुनी त तिमीलाई नै भयो।